आफ्नो कोबिरालो चिने माया जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो लगाउलान अरूले चोखो माया छुटाउनेहरूले आफ्नो कोबिरालो चिने माया हो जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो आफ्नो कोबिरालो चिने माया जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो काँडा छन् भनेर हिँड्नु साधै चनाको बनेर आफ्नो कोबिरालो चिने माया जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालु जुनले नि गिजाउँछ फुलले नि बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालु आफ्नो कोबिरालो चिने मायालो जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो छुटेका जुटाउन सबै खोज्छन् जुटेका छुटाउन आफ्नो कोबिरालो चिने मायालो जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर हिरे मायालो जुले नै गिजाउँछ फुलले नै बिजाउँछ ठिक छैन जमाना जोगिएर